नमस्कार, स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रुरु एफएम सिरिङ्गा नयाँ एफएम सन्धिखर्क रेडियो रिपब्लिक बुटोल रेडियो ढोरपाटन बागलुङ रेडियो पुष्पाञ्जली वामी टक्सार काली गण्डकी एफएम स्याङ्जा र नेपाली संचार रेडियो अस्ट्रेलियाबाट विभिन्न बारमा प्रसारण हुने गर्दछ। साथै एक दर्जन भन्दा बढी अनलाइनमा पनि 24 घण्टा सुन्न सकिनेछ। समय अभावका कारण अन्य कुरा नबोली आजको 177 श्रृङ्खलाको विषय वस्तु तर्फ लाग्न चाहन्छौ। आज हामी अनौठो प्रेम सम्बन्ध विशेष श्रृङ्खला ल्याएर उपस्थित भएका छौ, जसमा सुन्न सक्नुहुनेछ देख्दै नदेखी एक युवालाई युवतीको प्रेम प्रस्ताव अनि अर्का एक जोडीको फेसबुकबाटै विवाह गरेको सम्बन्धी रिपोर्ट सुनाउने छौ। त अबको पौने 1 घण्टा हामी सँगै रहनुहोला। आवास गहना गृह तमगास एक नया बजार गुल्मी, सम्पर्क आवास गहना गृह तमगास एक नया बजार गुल्मी, सम्पर्क नम्बर 079-5208-69 98-4-93-98-94 र 98-4-71-201। प्रोप्राइटर धर्म विश्वकर्मा। विगत 15 वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रीन क्याम्पस रोड तमघास गुल्मी। फोन 079-5204-4। व्यवस्थापक नीरज मरासिनी। मोबाइल 98-570-27-987। सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोग दाताकै आवाजमा सुनौ। नमस्कार, हामी विश्व सम्पर्क मञ्च बेलायतबाट म गोविन्द खरेल। गत हप्ता पुराना गाउँकी देवीकला गौतमको सहयोगको लागि सहयोगी नामावली प्रस्तुत गरिएको थियो। यो हप्ता पनि हामीहरूसँग केही साथीहरू हुनुहुन्छ जसले सहयोग गर्न हात बढाउनु भएको छ। उहाँ हुनुहुन्छ राधिका खरेल वामी आपचोर 80 पाउन्ड, शशिधर सापकोटा वामी 5 55 पाउन्ड, अशोक जीसी काफलटोला 50 पाउन्ड, मनबहादुर विष्ट वामी टोर्के 35 पाउन्ड, देवी काफले सापकोटा काफलटोला रु 5000, हरि सापकोटा काफलटोला रु 5000, राजन सापकोटा परुवा 30 पाउन्ड, सूरज खत्री मैदान 25 पाउन्ड, कृष्ण प्रसाद सापकोटा तिम्रेचोर 20 पाउन्ड, रतन रायमाझी दालका 15 पाउन्ड। त्यस्तै गुल्मी जिल्ला तथा अन्य छिमेकी जिल्लाका साथीहरू हुनुहुन्छ बिन्दु भट्टराई आपचोर जोरमा 97 पाउन्ड, विष्णु सापकोटा सिङ्गा 3 म्याग्दी 50 पाउन्ड, अर्जुन भण्डारी गुल्मी रूपाकोट 20 पाउन्ड, आनन्द आचार्य बागलुङ ग्वालीचोर, दिलाराम कणेल बागलुङ बिहु, तुलबहादुर अधिकारी बागलुङ बिउ र भुवन सापकोटा अर्लाङकोटबाट 10-10 पाउन्ड प्राप्त भएको छ। गत हप्ता केही साथीहरूको ठेगाना गल्ती भएको थियो, त्यसैले उहाँहरूको नाम र ठेगाना फेरि सच्याएर प्रस्तुत गरिएको छ। उहाँहरू हुनुहुन्छ बाबुराम सापकोटा अर्लाङकोट 61 पाउन्ड, सीता सापकोटा भुसाल चिसाखोला हेल्थ पोस्ट माथि 35 पाउन्ड, तुल खत्री वामी अर्ज्या 35 पाउन्ड। वामी विश्व सम्पर्क मञ्च युकेले सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिन चाहन्छ र यहाँहरूले गरेको सहयोगको सम्पूर्ण विवरण हेर्न चाहनुहुन्छ भने केही दिनपछि हाम्रो वेबसाइट www.cf.info देख्न सक्नुहुनेछ। अन्त्यमा प्रेम सुनवारजीका साथै सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै बिदा लिन्छु। नमस्कार। हेलो, नमस्कार। हजुर नमस्कार। हजुर, कहाँबाट को बोल्नु भयो होला? टेक बहादुर भण्डारी। घर चाहिँ कहाँ पर्यो? ल भन्नुहोस्, यहाँले जुन सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो हजुर, त्यहाँ बेलिकला जीवको स्वास्थ्यको उपचारको लागि चाहिँ यहाँ चाहिँ अलिकति रकम सङ्कलन गरेको थियो हजुर। जसमध्ये यस प्रकार छ, गोपाल रायमाझी जीव हामी दालकाबाट जापान 11,000 हजुर, गोपाल पोखरेल गुल्मी परानीबाट 1,000 हजुर, बाबुराम खेउपानी गुल्मी रूपाकोट निवासीबाट 1,000 एन, अकिपयाबाट माइती घर हाल कलकोट निवासी मुना रायमाझी गौतमबाट 3,000 एन हजुर, पौधी परेवा दीपक भूषाल जीबाट जापान 5,000 हजुर, जम्मा मेरो पनि 25,000 लगायत 46,000 जापान यान उठेको थियो हजुर, यसबाट 42,752 नेपाली रु पुग्न गएको थियो। मैले वामी मैदान श्री ज्ञानेन्द्र सापकोटाको एकाउन्टमा मैले पठाइसकेको ब्यौरा पनि यहाँलाई जानकारी गर्न चाहन्छु। हामीलाई पनि ज्ञानेन्द्रजीले फोन गरेर हिजो जानकारी गरिसक्नु भएको छ, त्यसका लागि सहयोगी सबैजना टेक बहादुर भण्डारी सहित सम्पूर्ण जो जसको नाम लिनु हो, जुन बेलिकला गौतमलाई जुन बचाउने अभियानमा उहाँहरूको परिवारलाई जुन एउटा बिचल्लीबाट मुक्ति दिलाउने जुन अभियानमा तपाईँहरू र विशेष गरी वामी विश्व सम्पर्क मञ्च लागि परेको छ, यसका लागि पीडितहरूको तर्फबाट हामी आभार प्रकट गर्न चाहन्छौँ र ओजेलका खबर सुन्दै जानु होला है त। हस् हुन्छ, धन्यवाद हजुर। हस् त है त, टेक भण्डारीजी। हस् नमस्कार। हेलो नमस्कार। हजुर नमस्कार, म टङ्क गडेल अस्ट्रेलिया मेलबर्नदेखि हजुर, र म चाहिँ यस परोपकार कामका लागि सर्वप्रथम म ओजेलको खबर युनिटलाई र विशेष गरी हाम्रो प्रेमजीलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँको घर चाहिँ थाहा पाउनु पाइएन नि? मेरो घर गुल्मी वामी काउलाबोट 1 5 हो, म चाहिँ बेलिकला गौतमजीलाई सहयोग गर्दैछु। र एउटा कुरो मैले यो पनि हजुरलाई जानकारी गराउन चाहन्छु, मेरो चाहिँ आज कान्छो छोरा यो अरुण खडेलको चाहिँ बर्थडेको दिन पनि परेको छ आज। ए हजुर हजुर। र यसको बारेमा चाहिँ बेलिकालाजीको बारेमा धेरै अब घरमा कुरोकानी भइरहेको थियो र मैले न्युज पनि बच्चाहरूलाई सुनाइरहेको थिएँ। एघार वर्ष दस पुरा भई एघार वर्षमा लागेको बच्चाले यो न्युजहरू सुनिसकेपछि उसलाई चाहिँ मनमा अति चाहिँ यो दयाको भावना जागेछ अनि उसले भन्यो कि बाबा मैले चाहिँ बर्थडे मनाउनको लागि चाहिँ मैले $100 राखिरहेको छु, मैले चाहिँ बर्थडे नमनाए पनि म खुसी छु, यो चाहिँ मेरो सानो चाहिँ एउटा सहयोगले उहाँको चाहिँ उपचारको लागि सहयोग मिल्छ भने मैले चाहिँ यो पैसा पठाइदिनुहोस् बुवा भनेर चाहिँ उसले मलाई भन्यो। अनि त्यसमा मैले $100 अरू मैले थपेँ $200 टोटल $200 बनाए। अर्जुन केसी हस्ते चाहिँ वामी टक्सारमा चाहिँ पुर्याइदिएका छौँ हामीले चाहिँ सबै रकमहरू र अनि चाहिँ अब यस्तै सिलसिलामा हाम्रो चाहिँ वामी विश्व सम्पर्क मञ्चको शाखा कमिटी अस्ट्रेलियामा चाहिँ हामी बस्यौँ र चाहिँ छलफल गरियो यस्तो यस्तो अवस्थामा बेलिकालाजीको अवस्था यस्तो छ भन्ने चाहिँ भयो र हामी अरू केही साथीहरू पनि मिलेर हामीले केही सहयोग चाहिँ जुटाउन सकियो। जसमध्येमा जनकराज गौतम जो कि यहाँ 25 वर्षदेखि अस्ट्रेलियामा बस्दै आउनु भएको छ र उहाँको चाहिँ गुल्मी वामी वान्डम दुई तिमले चौर घर भई हाल अस्ट्रेलिया मेलबर्नमा हुनुहुन्छ र उहाँ हामीहरू सबैको एउटा गार्जियनको रूपमा पनि काम गर्दै आउनु भएको छ र सबै वामीवासीहरूलाई चाहिँ धेरै कुराहरूमा चाहिँ हेल्प गरिरहनु भएको छ र वामीको लागि पनि धेरै चाहिँ अब डोनेसनहरू गर्ने क्रममा पनि अगाडि नै हुनुहुन्छ। उहाँको शुभ नाम के भन्नु? जनकराज गौतम। जनकराज गौतम मैले सुनेको नाम, अत्यन्तै सहयोगी। उहाँबाट 2350 दिनुभएको छ। यस्तै गरी कैलाश सापकोटा भुवासिदी बजारबाट 2350, लक्ष्मण सापकोटा वामी चार भलेकाबाट 2350, रामप्रसाद सापकोटा वामी चार भलेकाबाट 2350, लाल सिंह खत्री वामी पाँच अर्सुङबाट 4700, इन्द्रबहादुर खत्री वामी पाँच अर्सुङबाट 2350, प्रेम सापकोटा हाल चाहिँ सिडनी बस्नुहुन्छ र उहाँ चाहिँ गुल्मी वामी सेराका हुनुहुन्छ, उहाँले 1880 दिनुभएको छ र टोटल 37130 भएको छ टोटल रकम। यसै उसमा मैले यस परोपकारी काम गर्नको लागि सर्वप्रथम म होजेलका खबर युनिटलाई र विशेष गरी हाम्रो प्रेमजीलाई धन्यवाद दिन चाहन्छु। र अब जाँदा जाँदै एउटा हजुरलाई गजल जस्तै सुरु गर्नुहोस् प्लिज। खुल्ला मैदानको दुबो चाहिँ फैलि जाओस् ओजेलका खबर, उच्च शिखरको बाटो पहिलाउँदै जाऊ ओजेलका खबर, अनि लोक प्रियताको बहार बगाउँदै जाऊ है ओजेलका खबर, हसाएर पीडालाई उद्धार गरी मन बैलाउँदै जाऊ है ओजेलका खबर, अप्ठ्यारोलाई चिर्दै सागुरोमा छिर्दै कुना कुनाबाट ल्याऊ है ओजेलका खबर, दयाको मन कमी छैन कतै खुल्ला मन सेवा गर्ने मौका पुर्याइदेऊ है ओजेलका खबर, धम्की र तरास आउन सक्छ यस समाजमा, धम्की र तरास आउन सक्छ यस समाजमा, डटेर पर्दा फाँस गर्दै जाऊ है ओजेलका खबर, साथ मिल्नेछ श्रोता निर्धक्कसँग खबर पस्किँदै जाऊ है ओजेलका खबर, उच्च शिखरको बाटो चुम्दै जाऊ है ओजेलका खबर, लोकप्रियता को बहार उराली ल्याऊ है ओजेलका खबर, खुल्ला मैदानको दुबो चाहिँ फैलाउँदै जाऊ है ओजेलका खबर, फैलाउँदै जाऊ है ओजेलका खबर। हस् त वा टङ्क कडेलजी, जुन माया छ त्यो मायालाई हामीले जिम्मेवारीको रूपमा लिएका छौँ र तपाईँहरूले दिएको यो मायालाई त्यही अपेक्षा गरे अनुरूप अगाडि बढाउन सकौँ भन्ने कामनासहित हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। आगामी दिनमा पनि तपाईँका अमूल्य सुझाव सल्लाह र तपाईँले जसरी सहयोग गर्नुभयो यो निरन्तर कायमी रहोस् भन्ने आग्रहसहित छुट्टिन चाहन्छौँ। हस् त हस् धन्यवाद। हेलो जगतबहादुर सुनारजी नमस्कार। हजुर नमस्कार। अनि कि तपाईँ अब जुन दुबईमा 5 वर्षसम्म बस्नुभयो होइन कमाउला भन्ने बेलामा तपाईँ उल्टो क्यान्सर रोगले पीडित हुनुभएको छ र अहिले यो भक्तपुर क्यान्सर अस्पतालमा भर्ना हुनुभएको छ होइन? अनि तपाईँको दैलेख चौराठा कति भन्नुभयो घर? वडा नम्बर चौराठा। तपाईँको बारेमा तपाईँका साथीहरूले ओझेल खबरमा राखिदिनु पर्यो, घरको उसको आर्थिक अवस्था अत्यन्तै कमजोर छ होइन, केही सहयोग नगर्ने भने बाँच्न सक्ने अवस्था छैन भन्ने कुरा आयो, आर्थिक कति जुटेको छ? आर्थिक अवस्था त अहिले सामान्य रूपमा छ, काठमाडौँमा अहिलेसम्मलाई त पुगिरहेको छ होइन, धेरै महँगो भनिरहेको छ, त्यहाँसम्मलाई अलि नपुग्ने भएको कारणले हामीसँग त्यति आर्थिक स्थिति नभएको कारणले अहिले हामी कोही संस्थासँग हामीले सहयोग मागिरहेको छ। अनि तपाईँको दैलेख जिल्ला पर्यो होइन, यहाँ गुल्मीमा पनि थुप्रै पीडित हुनुहुन्छ, अर्घाँची बागलुङ होइन पाल्पा धेरैतिरबाट हामीलाई चाप बढ्यो कि किनभने पीडितहरूको संख्या बढ्दै गयो, दैलेखबाट तपाईँहरूले आग्रह गरिसकेपछि हामीले यो जिल्ला ऊ जिल्ला भन्न हुन्न भनेर एउटा तपाईँ एउटा नेपाली हो जीवनको दुवाई माग्नु भएको छ, सहयोगको लागि जुन अपिल गर्नु भएको छ अनि त्यसका लागि हामीले स्थान दिएका हौ, के भन्न चाहनुहुन्छ? उहाँलाई पनि अब सर्वप्रथम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले आफ्नो देश आफ्नो जिल्लाकै नभए पनि बाहिर जिल्लाकै भए पनि उहाँले हामीलाई सहयोग गरिदिनु भयो। एउटा नेपालीको जिल्ला फरक भए पनि अब टाढाका भए पनि नेपाली हो भन्ने हिसाबले उहाँले हामीहरूलाई सहयोग गरिदिनु भयो। यो सहयोग गरेकोमा उहाँ गुल्मीवासी साथीभाइहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दिनहरूमा यस्तो सहयोग गर्नुहोला, तपाईँको यस्तो सहयोगहरूको अपेक्षा गरिरहेछौँ भन्ने। त्यही त गुल्मी केयर विश्व सञ्जालका जो मानबहादुर कुँवरजी भयो, त्यसपछि चाहिने विद्या कार्की होमेन्द्र कुँवर, उहाँहरूले पटक पटक हामीलाई लौ न त्यो मान्छेको जीवन बाँच्छ कि, हामीले पनि पहिला केही सहयोग गरेको तर त्यतिले भएन भन्दै हुनुहुन्थ्यो। उहाँहरूले पहिला सहयोग पनि गर्नुभएको हो होइन? पहिलेदेखि सहयोग पनि गर्दै आउनु भएको छ, अझै पनि गर्छौँ भन्नु भएको छ, त्यही आशा छ हामीलाई। अनि तपाईँ घरमा जानु भएन, सिधै दुबईबाट आएपछि क्यान्सर अस्पतालमै भर्ना हुनुभयो, के गर्नुभयो? दुबईदेखि हामी आएर डाइरेक्ट यहाँ हस्पिटलमा आएर चेक गरायौँ, चेक गराएपछि त्यो रोग फेला परेपछि हामी डाइरेक्ट भक्तपुर क्यान्सर अस्पतालमा गएर त्यहाँ एडमिसन भयौँ। अहिलेसम्म हामी त्यहीँ मैले घर दैलेखमा चाहिँ गएको। श्रीमती पनि आइपुग्नु भएको छैन? आउनु भएको छैन अहिलेसम्म। कति छन् छोरा छोरी, कस्तो छ अवस्था? एउटा छोरा छ होइन, नौ दस वर्ष, नौ वर्ष एउटा छोरी, छ वर्षको। ल अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा यही भन्नुहुन्छु, गुल्मी साथीहरूको संस्था लगायत गुल्मीहरूको संस्थाहरूमा काम गर्ने साथीहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जतिले दुबईमा भएर पनि सहयोग गरिरहनु भएको छ अहिलेसम्म, हामी धेरै टाढाको फरक जिल्ला भए पनि नेपालीको हिसाबले उहाँहरूले हामीलाई सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। यस्तै तपाईँहरूको माया, तपाईँहरूको सहयोग खाएसम्म हाम्रो जीवन सफल हुनेछ, जीवन अब सेवन सहयोग गर्न पाऊँ भन्ने अपेक्षा। तपाईँलाई सहयोग गर्नका लागि तपाईँको आफ्नै टेलिफोन नम्बर बताइदिनुहोस् न। मेरो टेलिफोन हो 98-124-50-855। फेरि बताइदिनुहोस्। एउटा टेलिफोन हो 98-124-50-855 र अर्को हो 98-39-86-245। हवस् त, तपाईँको ठिक छ, सहयोगदाताले फोन गर्नुभयो भने आफ्नो खाता नम्बर बताइदिनु होला भन्दै तपाईँलाई यति टाढा जुन दैलेख जिल्लाबाट पनि ओझेलका खबरमा जुन आफ्नो जीवनको दुहाई माग्नुहुने जगतबहादुर सुनारजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। किनभने ओझेलका खबरबाट केही ओझेलका खबरमा आफ्नो कथा व्यथा प्रसारण भएपछि केही सहयोग हुन्छ भन्ने जुन आस्था राख्नु भएको छ, त्यो तपाईँको आस्था पुरा होस् भन्दै तपाईँको शीघ्र स्वास्थ्य लाभ कामना समेत गर्दछौँ। हवस् त, धन्यवाद हजुरलाई पनि र सम्पूर्णलाई धेरै धेरै धन्यवाद, लगायत गुल्मी संस्था लगायत गुल्मी साथीहरू लगायत तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हवस् त, धन्यवाद। हवस् त, धन्यवाद, नमस्कार। यस ओझेलका खबरमा केही हप्ता अघि गुल्मी अस्लेबाका पत्नी पीडित पदम पाण्डेको कथा व्यथा श्रोताले सुन्नुभएकै होला। उनै पाण्डेको कथा व्यथा प्रसारण भएपछि दर्जनौ युवतीहरूले प्रेम प्रस्ताव राखेका छन्। ती मध्ये छानेर हामीले आज एउटी युवतीको मात्रै प्रेम प्रस्ताव यस ओझेलका खबर मार्फत आदान प्रदान गरिदिँदैछौ। उहाँहरू दुवैजना टेलिफोन सम्पर्कमा हुनुहुन्छ, सुनौ। हेलो, हजुर नमस्कार। नमस्कार। यहाँले चाहिँ नि जो दुई हप्ता अगाडि अस्लेबाका पत्नी पीडित पदम पाण्डेको जुन ओझेलका खबर सुन्नुभयो, त्यसपछि पदम पाण्डेजीलाई सजाउन थाले भन्दै हुनुहुन्थ्यो, तपाईँले साँच्चै नै मन पराएको हो कि क्या हो? हजुर हो, त्यस्तै हो, अनि म पनि त्यस्तै हुँ, पनि त्यस्तै भनेर यसो मिस गर्न सक्छु कि भनेर हजुरलाई म रिक्वेस्ट गरेँ। भनेपछि के भएको थियो, तपाईँ पति पीडित कसरी हुनुभयो? म पनि अनि एकभन्दा दुई वर्ष अगाडि विवाह भयो, विवाह भएको 15 दिनमा रिक्वेस्ट गर्नु बाध्य भएँ, अनि घरबाट राम्रोसँग विवाह गरिदिएर पनि घरबार बनेन भन्ने त्यस्तै त्यस्तै कुराहरू थियो। अनि किन 15 दिनमै सम्बन्ध विच्छेद गर्न बाध्य हुनुभयो तपाईँ? अनि पहिला त यस्तो यस्तो राम्रो छ, यस्तो जागिर गर्छ भनेर विवाह गरिदिनु भयो, लास्टमा होइन त, अनि त्यो घर गइयो, घर गइसकेपछि एक हप्तासम्म त केही थाहा भएन, एक हप्ता पछि त उसले अनि अरूलाई के दलित महिलाको छोरीलाई अनि यस्तो नराम्रोहरू कुराहरू काम गरिरहेको रहेछ, त्यसपछि मलाई त्यस्तो भयो, दिवस दिन बाध्य भइसक्यो। 15 दिनमै छुट्टिनु? अनि के भन्न चाहनुहुन्छ पदमजीलाई? पदमजीलाई पनि हामी टेलिफोन सम्पर्कमा ल्याउने कोसिसमा छौँ, के भन्न चाहनुहुन्छ? अरू त के भन्ने र त्यही हो, अनि उहाँले मिस गर्न सक्नुहुन्छ भने तर मेरो नम्बर यही नै हो, म पनि उस्तै हो भनेर यस्तै दुखी दुखीहरू मिल्न सक्छन् कि भनेर मात्र खासै पक्नुहोस् है त, म एकचोटि पदमजीलाई सम्पर्कमा ल्याउँछु, उहाँ के भन्नुहुन्छ, त्यसपछि तपाईँसँग पुनः कुराकानी गरौँला है त। हेलो पदमजी हजुर ओझेलको खबरमा श्रीमतीबाट पीडित हुनु परेको जुन कथा व्यथा सुन्नुभयो उहाँले र तपाईँले लभ अफर गर्नुभएको छ माया गर्छु भनेर प्रस्ताव गर्नुभएको छ के भन्न चाहनुहुन्छ प्रथमतः म सम्पूर्ण श्रोताहरूमा यो ओझेलका खबर मार्फत नमस्कार पठाउन चाहन्छु हजुर कल्पनाजी हजुरले मलाई जुन प्रस्ताव राख्नुभयो त्यो मैले सुने अनि हजुरले भोग्नु भएको पीडा पनि मैले सुनिसके मलाई हजुरको पीडा सुनेर मेरो पीडा जस्तो थियो हजुरको पीडा पनि त्यस्तै रहेछ भनेर मैले महसुस गरेको छु